नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा। कार्यक्रम लौ खानुस गाउँको यो बसाइ लिएर आज पनि उपस्थित भएको छु म तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ। सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। हरेक बुधबार दिउँसो 3 बजेको नेपालवाणी समाचारपछि लगभग 4 बजेसम्म आउने गर्दछ कार्यक्रम लौ खानुस गाउँ। लौ खानुस गाउँको बसाइमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नेछौँ। गाउँ खाने कथाको खेल खेल्नको लागि 0556363332 अनि 0556363333 तपाईँको लागि खुल्ला गरिसकेका छौँ। यो दुईवटा टेलिफोन नम्बर हुँदै तपाईँ हामीसम्म आउनुहोस्, हामीसँग गाउँ खाने कथाको खेल खेल्नुहोस् र सही जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ नोकिया सामसुङ कलर्स स्पाइस लाभा माइक्रोम्याक र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। साथसाथै तपाईँलाई चाहिएको एनटिसी एनसेल युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पनि पाइन्छ भने, तपाईँ वारेन्टी हातेघडी लगाउने इच्छा राख्नुहुन्छ, मोबाइलका ग्यारेन्टी ब्याट्री चाहिएको छ भने पनि तपाईँको लागि एउटा भरपर्दो गन्तव्य स्थल हुनसक्छ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन। फोन नम्बर रहेको छ 0556582800 र मोबाइल नम्बर 9845512228। यो दुईवटा टेलिफोन नम्बरमा सम्पर्क गर्नुहोस् र तपाईँलाई आवश्यक परेका इलेक्ट्रोनिक सामान र मोबाइलका सामानहरू अर्डर गराउन सक्नुहुन्छ। साथसाथै तपाईँ एन्ड्रोइड मोबाइल लिएर हिँड्नुभएको छ, तपाईँलाई एन्ड्रोइड मोबाइलमा आवश्यक पर्ने एप्लिकेसनहरू चाहिएको छ भने पनि एमुन मोबाइल हाउस फ्री वाइफाई जोन भएको छ, त्यहाँ गएर तपाईँ डाउनलोड गर्न सक्नुहुन्छ। सँगसँगै तपाईँले एन्ड्रोइड सेटमा केही समस्या देखिएको छ भने त्यहाँ गएर तपाईँले सुपथ मूल्यमा रिपेयर पनि गराउन सक्नुहुन्छ। यो त रह्यो छोटो जानकारी तपाईँको माझमा एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको, जसले हामीलाई पुरस्कारको व्यवस्था गरेको छ कार्यक्रम लौ खानुस गाउँमा। लौ खानुस गाउँमा तपाईँसँग हाम्रै गाउँघरमा चलन चल्तीमा आएका चिजलाई घुमाउरो पारामा सोधिने शब्दको खेल, रमाइलो खेल, गाउँ खाने कथाको खेलमा जुटिरहेका छौँ। प्रविधि कक्षबाट विष्णुको सहयोग पाइरहेको छु भने म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ। 0556363332 र 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ। आउनुहोस् तपाईँसँग रमाइलो खेल गाउँ खाने कथाको खेलको साथमा रमाइलो सङ्गीत पनि सुन्ने गर्दछौँ कार्यक्रममा। आज पनि मसँग धेरै रमाइला रमाइला गाउँ खाने कथाहरू छन्। गत हप्तामा चाहिँ आज पनि रमाइलो गर्नुपर्छ तपाईँ हामी मिलेर। त्यसो त गर्मी बढिरहेको छ, यो गर्मीलाई छल्नको लागि पनि यो कार्यक्रम तपाईँको लागि एउटा उपाय हुनसक्छ। चौतारातिर हुनुहुन्छ भने पनि, घरतिर हुनुहुन्छ अथवा जहाँ कहीँ हुनुहुन्छ रेडियो सुनिराख्नु भएको छ, त्यसो त लाइन छैन होला, लाइन नहुँदा पनि ब्याट्री हालेर रेडियो सुनिराख्नु भएको छ भने पनि कार्यक्रम लौ खानुस् गाउँ तपाईँको लागि भनेर लिएर आएका छौँ हामी तपाईँसँग। यति बेला भने कार्यक्रममा एउटा साङ्गीतिक कसैली अगाडि सार्नुपर्छ भन्ने इसारा पाएको छु विष्णु श्रेष्ठबाट। अबको क्रममा यो गीत, यसपछि फेरि आउनेछ।

विगत 30 वर्ष पुरानो नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड बिमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ। सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स खैरहनी 8 खैरहनी बजार चितवन सञ्चालक मिठु नेपाली प्रोप्राइटर अनिल नेपाली फोन नम्बर 0556380051 र मोबाइल 9894527746। टाढी रत्नगर पोलिक्लिनिक प्रालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना। यस टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने, छाती लगातार घ्यार घ्यार भइरहने, पटक पटक निमोनिया हुने, श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने, कोखा हान्ने रोग लागिरहने, छाती दुख्ने, खकारमा रगत आउने, मुख हात खुट्टा निलो हुने, निसासिने, पटक पटक दोहोरिएर ज्वरो आउने, पखला भइरहने, वजन फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि कार्यक्रम लौखानुस गाउँको बाँकी यो बसाइमा म छु तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ। तपाईँ भर्खर मात्र रेडियो खोलिराख्नु भएको छ भने यो हो रेडियो अर्पण 104.5 मेगाहर्ज र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.com.nbbaट। लौखानुस गाउँमा हामी तपाईँसँग रमाइलो खेल गाउँखाने कथाको खेल खेल्ने प्रयासमा रहिरहेका छौँ र यहाँ आएर सही जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले आकर्षक पुरस्कारको व्यवस्था गरेको छ र 0556363332 अनि 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ। यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पिठुवाबाट भीमसेनजी। भीमसेनजी तपाईँ बोलेको अलिक सानो आयो किन हो? हुनसक्छ, सुनाउनुहोस् नयाँ नौलो के छ? घाम लागिरहेछ है, गर्मी पनि बढिरहेछ सँगसँगै। हुन्छ गाउँखाने कथा राखिहाल्यो है त। हरियो रङको डल्ले दाईको पेटभरि दाना आँखा तेजिलो पार्ने भए यसैलाई खान के होला? हरियो रङको डल्ले दाईको पेटभरि दाना आँखा तेजिलो पार्ने भए यसैलाई खान के होला? हरियो रङ्गको डल्ले दाईको पेटभरि दाना आँखा तेजिलो पार्ने भए यसैलाई खान के होला? यो खानेकुरा हो भनेर स्पष्ट भयो होइन? जसले चाहिँ जुन खाना खाँदाखेरि चाहिँ आँखा तेजिलो हुन्छ अरे भन्ने कुरा आयो। भीमसेनजी गाह्रो भएको हो र भनेको क्लु भनेकै आँखा तेजिलो पार्छ भन्ने कुरो छ कि, यो सबै क्लु त जम्मै यो प्रश्नमै हुने गर्छ नि। खानेकुरै हो भनेको छ नि, आँखा तेजिलो पार्ने भए यसैलाई खान भनेर चाहिँ रिक्वेस्ट गरेको छ, अर्डरै दिएको छ भनौँ न गाउँखाने कथाले। हरियो रङ्गको डल्ले दाईको पेटभरि दाना आँखा तेजिलो पार्ने भए यसैलाई खान के होला? साह्रै सजिलो छ हो भीमसेनजी, हुन त मलाई जवाब थाहा छ त्यही भएर पनि होला। अब क्लु दिनै मिल्दैन भनेर विष्णुदाले इसारा गर्नुभएको छ, उठाएको हल्लाइराख्नु भएको छ। अब धेरै बेर भयो भने त यता डिस्कनेक्ट पनि हुन्छ भनेर भन्नुभएको छ फेरि। के गर्ने त खुर्सानी, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। तपाईँको जवाब बिग्रियो भीमसेनजी, बिग्रियो भने नि त बिग्रियो भने अब के हो यसको सही जवाब सुन जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। भीमसेन अधिकारी आउनु भएको थियो पिठुवादेखि, खै मिलाउन सक्नु भएको छैन, सजिलो छ जस्तो लाग्छ। 0556533332 अनि 0556533333 तपाईँको लागि खुल्ला गरेका छौँ। रमाइलो गाउँ खाने कथा, सजिलो गाउँ खाने कथा, यति बेला कोही साथी हुनुहुन्छ, सहभागी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार, आवाज सुनिएको छैन विष्णु दाई। हजुर नमस्ते, आवाज आएको छैन, रिजन पनि मिलाउने प्रयासमा हुनुहुन्छ, दुईजना सहकर्मीहरू मिलेर मिलाउने प्रयासमा हुनुहुन्छ, सायद सुरुदेखि नै समस्या पो थियो कि जस्तो लाग्न थालेको छ अहिले। हजुर सुनिराख्नु भएको छ हामीलाई? आवाज गएको छैन। यो हो कार्यक्रम लौ खानुस् गाउँ, तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल खेल्नको लागि जुटिरहेका छौँ। प्रविधिबाट विष्णु अनि म गाउँ खाने कथाको साथी राजन दिल गुरुङ, र यहाँ आइसकेपछि तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्ने प्रयासमा रहिरहेका छौँ, मिलाउने प्रयास रहेको छ उता प्रविधिबाट। 0556533332 अनि 0556533333 डायल गरी तपाईँ यहाँसम्म आउन सक्नुहुन्छ, कोही सहभागी हुनुहुन्छ तर उहाँसँग कुराकानी हुन पाइरहेको छैन, किन हो कसो हो, फेरि पनि कुराकानी गर्ने जमर्को गरिरहेको छु, को हुनुहुन्छ कोसिस गर्छु उहाँसँग बोल्ने प्रयासमा रहेको छु। हजुर नमस्कार, नमस्कार, अझै पनि सुनिएको छैन, मिलाउने प्रयासमा प्रविधि। नमस्ते दादा। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? धादिङबाट प्रेम बहादुर थिङ। अहिले कहाँ हुनुहुन्छ प्रेमजी? कुराकमा हुनुहुन्छ। हजुर, अनि अरू नयाँ नौलो सुनाउनुहोस्, कस्तो छ स्वास्थ्य स्थिति? अझै सुधार होस्, हाम्रो शुभकामना छ तपाईँलाई, शीघ्र स्वास्थ्य लाभको कामना पनि छ। हुन्छ, कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि सोही गाउँ खाने कथा राखिहाल्छु है त। हरियो रङ्गको डल्ले दाईको पेटभरि दाना, आँखा तेजिलो पार्ने भए यसैलाई खान के होला? हो कि भनेर भन्न पाइएन, हो नै भन्नु पर्यो, अथवा होइन अर्को भन्छु भन्नु पर्यो, के गर्ने? हुन्छ, यसैलाई अन्तिम उत्तर मानौँ है त हामी पनि। हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाफ प्रेमजी। हजुर, सही जवाफ, धन्यवाद। अहिलेसम्म मिलाउनेमा तपाईँ मात्रै हुनुहुन्छ, कार्यक्रम सुन्दै गर्नु होला अहिले भने सुनिन्छ। नमस्कार, प्रेम बहादुर थिङ हुनुहुन्थ्यो धादिङदेखि, अहिले कोराक छु भन्दै हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य स्थिति अलिक कमजोर पनि रहेको छ, हामीलाई पनि दुःख लागेको छ यो कुरो सुनिराख्दा, हामीलाई माया गर्नुहुने श्रोताहरूको समस्या हुँदा हामीलाई पनि चित्त दुख्छ, मन दुख्छ, शुभकामना छ शीघ्र स्वास्थ्य लाभको। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते, नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पिठुवादेखि मिलन भट्ट। मिलनजी, पहिलो पटक कुराकानी भएको हो तपाईँको र मेरो? दोस्रो पटक हो। स्मरण शक्ति अलिक कम भएछ मेरो। सुनाउनुहोस् नयाँ नौलो के छ? हाम्रो पनि सबै उस्तै हो, गर्मी बढिराखेको छ, यो गर्मी छल्न के गर्ने होला भनेर चाहिँ केही उपायहरू खोज्दैछौँ हामी। अनि मिलनजीले के गर्नुहुन्छ? पढ्दै हुनुहुन्छ? कुन लेभल पढ्दै हुनुहुन्छ? पढाइ राम्रै चलिराखेको छ होला के रे, होइन? हुन्छ मिलनजी, कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि गाउँ खाने कथा है त, ध्यान दिएर सुन्नु होला, प्रश्नमै जवाब छ। पुच्छरमा बत्ती यसको उडी हिँड्ने जात, देखिन्छ यो चारैतिर जब पर्छ रात, के होला? जुनखिरी। के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाब मिलनजीको पनि सही जवाब आएको छ, विजेताको सूचीमा पर्नु भएको छ, कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुटिन्छौँ। नमस्कार, नमस्कार, कार्यक्रम लौ खानुस् गाउँको बसाइमा जुटिरहेका छौँ, यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उताबाट, फेरि पनि कुराकानी गर्ने जमर्कुमै छु किनभने प्रविधिमा केही समस्या देखिएको छ यति बेला। को हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ, स्वागत गर्छु। हजुर नमस्ते, नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गणेश भट्ट। कहाँदेखि भन्नुभयो? जुट पानी। पिठुवाको नजिकै पर्छ है कि जुट पानी पनि? पिठुवाको नजिक नजिकै हो कि कसो हो जुट पानी? मिलन भट्टलाई पनि चिन्नुहुन्छ उसो भए? ए, चिन्नुहुन्न है। हुन्छ, कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा सजिलो गाउँखाने कथा राखिहाल्यो है त। चारपाटे शरीरमा दुई लामा हड्डी मनोरञ्जन दिने गर्छ यसले माथि उडी के होला? चारपाटे शरीरमा दुई लामा हड्डी मनोरञ्जन दिने गर्छ यसले माथि उडी के होला? चङ्गा। के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाब, सही जवाब गणेशजी, तपाईँको पनि सही जवाब आएको छ, विजेताको सूचीमा पर्नु भएको छ। कार्यक्रम सुन्दै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। गणेश भट्ट जुटपानीदेखि उहाँले पनि सही जवाब दिनुभएको छ। अब हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अब कोही सहभागीलाई हामी भित्र बोलाउन सक्दैनौँ भन्ने इसारा उताबाट पाएका छौँ। आज चारजनासँग कुराकानी भयो। पिठुवादेखि हुनुहुन्थ्यो भीमसेन अधिकारी, उहाँले मिलाउन सक्नुभएको थिएन। दादिङबाट प्रेमबहादुर थिङ हुनुहुन्थ्यो, उहाँले मिलाउनु भएको छ भने पिठुवाबाट मिलन भट्ट, उहाँले पनि सही जवाब दिनुभएको छ। त्यस्तै गरी गणेश भट्ट जुटपानीदेखि आउनुभएको थियो, उहाँले पनि मिलाउनु भएको छ। अब तिनजनामध्ये एकजनालाई विजेता बनाउनु पर्ने हुन्छ, किनभने एकजनालाई मात्रै पुरस्कारको व्यवस्था रहेको छ। त्यसैले गोला बनाउने जिम्मा विष्णु दाईलाई नै दिन्छु त्यतिन्जेलको लागि भने एउटा फेरि अर्को साङ्गीतिक कोसेल तपाईँको माझमा। भेट्नलाई बसे है दिलैको दैलो खारी, हो मै आउँछु भेट्नलाई बसे है दिलैको। सुमधुर अनि कर्णप्रिय भाका तपाईँको माझमा राखेँ, पृष्ठभूमिमा पनि बजिरहेको छ। केही बेरपछि यही भाकालाई नै हामी उठाउँछौँ। यति बेला भने मेरो हातमा विजेताको नाम परिसकेको छ। आज विजेता बन्नुभएको छ पिठुवादेखि आउनुभएका मिलन भट्ट। मिलन भट्टलाई हाम्रो तर्फबाट कङ्ग्रेचुलेसन, धेरै धेरै बधाई छ मिलन भट्टजी। तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट राखेको आकर्षक पुरस्कार जित्नु भएको छ। पुरस्कार सङ्कलन गर्नको लागि तपाईँ एक साताभित्र रेडियो अर्पण 104.5 मेगाहर्जको कार्यालयमा अफिस आवरमा आएर परिचय पत्रको फोटोकपी दिएर आफ्नो पुरस्कार सङ्कलन गर्न सक्नुहुन्छ। अथवा तपाईँ मलाई अहिले पनि सुनिराख्नु भएको छ भने हाम्रो प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठलाई आफ्नो मोबाइल नम्बर टिपाइदिनु हुनुको लागि पनि आग्रह गर्दछु। तपाईँको पुरस्कार तपाईँ भएसम्म ठाउँमा नै आउनेछ। हुन्छ, आजको लागि भने यति नै। कार्यक्रम लौखानुस गाउँको बसाईबाट बिदा लिनुपर्ने बेला भइसकेको छ। फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु। फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। यतिन्जेलसम्म रेडियो अर्पण 107.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष आभार व्यक्त गर्दछु। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठप्रति पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु। एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रममा लौखानुस गाउँको आजको बसाइबाट म तपाईँको गाउँघने कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु। हवस् त, नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो अर्पण 104.5 मेगा